मानेर बसे मेरी प्यारे जो बनाई धानेर बसे मेरी प्यारे सिर्फुला लैदिना पल्टनमा भर्ती भएर सिर्फुला लैदिना पल्टनमा भर्ती भएर सिर्फुला लैदिना पल्टनमा भर्ती भएर सिर्फुला लैदिना पल्टनमा भर्ती भएर सिर्फुला लैदिना पल्टनमा भर्ती भएर सिर्फुला लैदिना पल्टनमा भर्ती भए हाय सिर्फुला लैदिना पल्टनमा भर्ती भएर सिर्फुला लाएर माइत जाने बेलैमा छाई छाई कालिया बजाउँदै रे लैमा छाई छाई कालिया बजाउँदै रे लैमा छाई छाई कालिया बजाउँदै रे लैमा छाई छाई कालिया बजाउँदै रे लै छाई छाई कालिया बजाउँदै रे लैमा घरबार धानेर बसे मेरी प्यारे घरबार धानेर बसे मेरी प्यारे झुम्काना लैदिना पल्टनमा भर्ती भएर झुम्काना लैदिना पल्टनमा भर्ती भएर झुम्काना लैदिना पल्टनमा भर्ती भएर झुम्काना लैदिना पल्टनमा भर्ती भएर पल्टनमा भर्ती भएर झुम्काना लैदिना पल्टनमा भर्ती भए हाय झुम्काना लैदिना पल्टनमा भर्ती भएर झुम्काना लाएर माइत जाने बेलैमा छाई छाई कालिया बजाउँदै रे लैमा छाई छाई कालिया बजाउँदै रे लैमा छाई छाई कालिया बजाउँदै रे लैमा छाई छाई कालिया बजाउँदै रे बजाउँदै रे लैमा भागे भए बसे मेरी प्यारी बाना पालेर बसे मेरी प्यारी जेतै धानेर बसे मेरी प्यारी जेतै धानेर बसे मेरी प्यारी आइफोन लैदिन पल्टनमा भर्ती भएर आइफोन लैदिन पल्टनमा भर्ती भएर आइफोन लैदिन पल्टनमा भर्ती भएर आइफोन लैदिन पल्टनमा भर्ती भएर पल्टनमा भर्ती भएर आइफोन ल्याइदिउँला पल्टनमा भर्ती भएर आइफोन ल्याइदिउँला पल्टनमा भर्ती भएर आइफोन बोकेर माइत जाने भेलैमा छाइ छाइ कलिया बजाउँदै रे लैमा छाइ छाइ कलिया बजाउँदै रे लैमा छाइ छाइ कलिया बजाउँदै रे लैमा छाइ छाइ कलिया बजाउँदै रे भाग्य भए पाउने हो।